بسم الله الرحمن الرحيم. والذين يتوفون منكم, اور وہ لوگ جو تم میں سے فوت کر لیے جاتے ہیں, یعنی جو دنیا سے رخصت ہو جاتے ہیں, ویذرون, اور وہ چھوڑ جاتے ہیں, ازواجن, بیویاں, گویا شوہر کی وفات کے بعد ایک بیوی کو کیا کرنا ہے, یا تربسنا, وہ انتظار کریں, روک کر رکھیں, بے انفسہن, اپنے نفسوں کو, اربعہ اشہر و عشرہ, چار مہینے دس دن. شوہر کی وفات کے بعد بیوی کو چار مہینے دس دن اپنے آپ کو روک کر رکھنا ہے, انتظار میں رکھنا ہے. انتظار کا یہ وقت, روکے رکھنے کا یہ وقت عدت کہلاتا ہے. ہر بیوہ کی عدت, خواہ وہ بوڑھی ہو یا جوان ہو, چار مہینے دس دن ہے. اور یہ چار مہینے اور دس دن اسلامی یا ہجری کیلنڈر کے اعتبار سے ہوں گے. اس کی دلیل کیا ہے؟ ایک تو قرآن پاک کی یہ آیت ہے, دوسرے حضرت ام عطیہ کہتی ہیں کہ ہمیں کسی بھی میت پر تین دن سے زیادہ سوگ منانے سے منع کر دیا گیا, بجز خاوند کے جس پر چار ماہ دس دن سوگ منانے کا حکم تھا. اور حکم یہ تھا کہ ان دنوں میں نہ ہم سرما لگائیں, نہ خوشبو, اور نہ ہی رنگے ہوئے کپڑے پہنیں, الا یہ کہ ان کی بناوٹ ہی رنگین دھاگے کی ہو. اس سے مطلب کیا ہے کہ جیسے کوئی پینٹ وغیرہ نہ ہو اوپر, یا خاص ڈیزائن نہ بنے ہوئے ہوں. ہاں, اگر کسی دھاگے میں ہی رنگ ہو اور وہ کپڑے میں آ گیا اور اس کی بناوٹ میں وہ رنگ ہے تو اور بات ہے. مقصود یہ ہے کہ زیب و زینت والا لباس نہ ہو, سادہ لباس ہو. البتہ یہ اجازت تھی کہ ہم میں سے جب کوئی حیض سے پاک ہو اور غسل کرے تو قسط الاظفار, یعنی خوشبو لگا لے, یعنی نجاست دور کرنے کے لیے, جیسے عام طور پر خوشبودار صابن یا شیمپو استعمال کر لیا جاتا ہے. تو اس حد تک اجازت ہے, لیکن اسپیشلی خوشبو لگانا اور میک اپ کرنا اور عمدہ لباس پہننا یہ منع ہے. وہ کہتی ہیں نیز ہمیں جنازے کے ساتھ جانے سے بھی منع کر دیا گیا تھا, یعنی گھر سے نکلنے سے روکا گیا. یہ بخاری کی روایت ہے, کتاب الحیض. اسی طرح بخاری ہی کی ایک اور روایت ہے, نبی صلی اللہ علیہ وسلم نے فرمایا, کسی عورت کو جو اللہ اور یوم آخرت پر یقین رکھتی ہو, یہ جائز نہیں کہ کسی میت پر تین دن سے زیادہ سوگ کرے سوائے اپنے شوہر کے جس پر اسے چار ماہ دس دن تک سوگ منانا لازمی ہے. پھر اسی طرح ایک اور روایت ہے, حضرت زینب بنت ابی سلمہ کہتی ہیں کہ میں نے اپنی والدہ ام سلمہ کو یہ کہتے سنا ہے کہ ایک عورت نبی صلی اللہ علیہ وسلم کے پاس آئی اور کہنے لگی کہ میری بیٹی کا خاوند مر گیا ہے اور اب اس کی آنکھیں دکھ رہی ہیں, کیا ہم اسے سرما لگا سکتے ہیں؟ آپ نے فرمایا نہیں. اس سے کیا پتہ چلتا ہے کہ میک اپ کی کوئی بھی قسم, ہاں سرما جیسی معمولی چیز ہی کیوں نہ ہو, کہ سرما علاج بھی ہے اور میک اپ کا بھی ایک طریقہ ہے, تو اس سے بھی آپ نے منع کیا. اس سے مراد یہ نہیں تھے کہ اس عورت کو بیمار چھوڑ دیا جائے اور اس پہ ظلم و ستم کیا جائے, یعنی سرما کے علاوہ کوئی اور چیز ڈال لی جائے جو زیب و زینت کا سبب نہ ہو لیکن محض علاج ہو. یعنی اس حدیث سے کوئی یہ مطلب نہ لے کہ علاج سے منع کیا جا رہا ہے, بلکہ اصل مقصود زیب و زینت سے روکنا ہے. پھر اس عورت نے دوسری بار یہی سوال کیا تو بھی آپ نے فرمایا نہیں. پھر تیسری بار آپ سے یہی سوال کیا گیا تو آپ نے نفی میں جواب دیا. پھر آپ نے فرمایا کہ اسلام میں تو عدت اور سوگ کا زمانہ چار ماہ دس دن ہے, جبکہ جاہلیت میں یہ عدت پورا ایک سال تھی. یعنی یہ چار مہینے عورت کو قید کرنا مقصود نہیں ہے, عورت پر مختلف نفسیاتی اور جذباتی دیگر اسباب کی وجہ سے اسے ये 4 महीने एक तरह से सहूलत के दिए गए हैं और शोक मनाने के दिए गए हैं, जबकि इससे पहले औरत के लिए ये पाबंदी 1 साल तक थी। इस्लाम ने आकर उस बोझ को हटाया और जितना जरूरी था बस उतना ही रखा गया। और इसमें आप देखिए कि कितनी हिकमत है कि सिर्फ 4 महीने भी नहीं, 4 महीने और 10 दिन, तो इन 10 दिनों को जो बढ़ाना है इसमें भी एक खास हिकमत है। तो दौरे जाहिलियत में क्या होता था कि औरत पूरा 1 साल इज्जत करती, और साल गुजरने के बाद औरत ऊंट की मेंढनी फेंकती। हुमैद ने जैनब से पूछा, यानी जो रावी है हदीस के, कि ये ऊंट की मेंढनी फेंकने का क्या किस्सा है। तो जैनब ने कहा कि जाहिलियत में ये दस्तूर था कि जिस औरत का खावन मर जाता तो उसे एक तंग और तारीख झोंपड़े में बिठा दिया जाता, यानी आम नॉर्मल जिंदगी भी गुजारने नहीं देते थे। इस्लाम ने ये नहीं कहा कि उसको किसी अलग से जाके किसी कैद खाने में डालो, लेकिन दौरे जाहिलियत में ऐसा होता। बुरे से बुरा लिबास पहनती, न खुशबू लगाती, न कोई दूसरी आरायश ज़ेबाइश करती, हत्ता कि पूरा साल इसी तरह गुजार देती। साल गुजरने पर उसके पास कोई जानवर, मसलन गधा, बकरी या कोई परिंदा लाते जिसे वो अपने प्राइवेट पार्ट से रगड़ती, और कभी वो जानवर मर भी जाता। यानी आप देखें ना, उनके रस्म रवाज किसके तो खुराफात पर मुश्तमिल है। इसके बाद उसे ऊंट की मेहनी दी जाती जिसे वो अपने सामने फेंकती। तो इस तरह ये ऊंट की मेहनी को सामने ला के रखने का मतलब क्या था कि उसकी अब इद्दत खत्म हो चुकी है और इसके बाद वो खुशबू वगैरह लगा सकती थी। अब देखिए कि ऐसे हालात में इस्लाम ने 4 महीने 10 दिन तक उसको, एक तो मुद्दत में कमी की गई, दूसरी बात यह है कि उसे इस किस्म के खुराफात से निकाला और ऐसे तकलीफों से उसे निजात दी। किसी भी चीज की कदर कीमत का अंदाजा उसी वक्त होता है जब उससे पहले के बदतरीन हालात का भी थोड़ा इल्म हो। तो गोया यहां पर बेवा औरत की इद्दत बताई जा रही है, इस इद्दत में करने का काम बताया जा रहा है। नंबर 1 ये कि सोग किसी कैफियत हो, नंबर 2 ये कि जब वो जीनत से परहेज हो, और नंबर 3 ये कि वो उसी घर में रहे जहां शौहर का इंतकाल हुआ है। इसकी दलील क्या है? इसके बारे में आता है कि एक औरत ने नबी सल्लल्लाहु अलैहि वसल्लम से अपने खावन की वफात के बाद वहां से अपने मेके जाने की इजाजत तलब की। किशोर के घर नहीं रहती मैं, अब अपने माँ बाप के घर जाती। तो आपने फरमाया, जिस घर में तुझे अपने खावन की मौत की खबर आई है उसी में रहो यहां तक कि इद्दत पूरी हो जाए। और शायद ये इस वजह से भी था कि क्योंकि उस घर से कई यादें होती हैं, कई किस्म के वहां पर रहकर फैसले करना होते हैं, और भी कई एक वजूहात हो सकते हैं, इसलिए उसी घर में औरत को रहने का दरअसल हक दिया गया है। इसको भी कैद ना समझा जाए कि उसको वहां पर जबरन रोक लिया गया। वक्ती तौर पर, जज्बाती तौर पर हो सकता है कि एक औरत ये फैसला कर ले कि मेरा खामन तो गया और मैं भी यहां से जाती हूँ और मैं अपने माँ बाप के पास जाकर ज्यादा कम्फर्टेबल हूँ, लेकिन हो सकता है कि अगर वो बाद में ठंडे दिल से सोचे तो उसे उसी घर में रहकर अपने तमाम फैसले करना और तमाम बाकी मानदा जिम्मेदारियों को निभाना ज्यादा फायदा मंद मालूम हो, जो यकीनन है क्योंकि इस्लाम का कोई भी हुक्म हिकमत से खाली नहीं। यहां पर एक बात याद रहे कि जो औरत हामिला हो और बेवा हो, यानी वो प्रेग्नेंट है और फिर बेवा हो गई, तो उसकी इद्दत 4 महीने 10 दिन नहीं, उसकी इद्दत वज़ह हमल तक है। कुरान पाक में इसकी वजाहत कर दी गई, वउलातुल अहमाल अजलहुन्ना अन यदअना हमलहुन्ना, और हामिला औरतों की इद्दत वज़ह हमल तक है। अब यहां पर आप देखिए कि ये जो 4 महीने और 10 दिन है, इसकी वजह क्या है? तलाक में ये मुद्दत 3 माह है, खुला में 1 माह है, और बेवगी में 4 माह 10 दिन है। बुनियादी तौर पर औरत जो है उसके अंदर जज्बाती कैफियात ज्यादा है, जैसे कल भी जिक्र हुआ था कि छोटे दिल की अमूमन मालिक होती है, जल्द गुस्से में आ जाती है, जल्द नाराज हो जाती है, जल्द दुखी हो जाती है। तो ऐसे में उसको जिंदगी की एक हालत से दूसरी हालत में आने के लिए बुनियादी तौर पर वक्त दिया गया है। जैसे हम कहते हैं ना आम मुहावरे में, टेक योर टाइम, تو یہ دراصل اس کو ایک ٹائم دیا گیا ہے کہ ایک فیز سے نکل کر دوسرے فیز میں بہتر طور پر آ سکے. وہ درمیان کا ایک انٹرم پیریڈ ہے, ایک انتظار کا وقت ہے. اسی لیے اس کو اجل اور عدت کے نام سے پکارا گیا. اور عدت کو اس لیے بھی عدت کہتے ہیں کہ اس میں گنتی بھی پوری کی جاتی ہے عدد سے. پھر اس میں ایک بڑا مقصد یہ ہے کہ اگر عورت حاملہ ہے تو اس کا حمل ظاہر ہو جائے, لیکن اگر عورت حاملہ نہیں بھی یا بوڑھی ہے یا جائزہ ہے تو بھی اس میں بحث اسی وجہ سے 4 مہینے 10 دن نہیں, بوڑھی عورتوں کی بھی عدت 4 ماہ 10 دن ہی ہوگی. اور اس دوران میں آپ دیکھیں کہ عام طور پر تو حمل کی علامات جو ہیں وہ واضح ہو جاتی ہیں مختلف اور سمپٹمز سے, لیکن بعض خواتین میں وہ سمپٹمز ظاہر نہیں ہوتی. مثلا عام طور پر نوزیا وغیرہ ہوتا ہے شروع میں, لیکن کچھ خواتین کو نہیں ایسا کچھ محسوس ہوتا. لیکن جیسا کہ آپ جانتے ہیں اور یہ بات عام ہے کہ حمل کے 16ویں ہفتے پر جو جنین ہوتا ہے وہ موومنٹ شروع کر دیتا ہے, جسے کوئکننگ کہتے ہیں, اور اس کا ہلنا جلنا کہتے ہیں. یعنی اگر کسی بھی طریقے سے ابتدا میں حمل ظاہر نہیں ہوا تو 16 ویکس میں وہ لازمی طور پر ظاہر ہو جاتا ہے اپنی موومنٹ کی وجہ سے. اور 4 ماہ کے بعد بھی, یعنی 16 ویکس بنتے ہیں 4 ماہ, ہے نا, تو اس پر بھی ہفتہ 10 دن اور بڑھا دیے گئے تاکہ بات پوری طرح مزید واضح ہو جائے. پھر اسی طرح آپ دیکھیں کہ جب عورت کو یہ کہا جائے کہ وہ گھر کے اندر رہے, تو یہ گھر کے اندر رہنا جو ہے یہ ویسے بھی عورت کے لیے ایک حفاظت کا ذریعہ ہے. اور خاص طور پر ایسی عورت جو شوہر کے جانے کے بعد تنہا ہو گئی ہو, اس کے لیے گھر زیادہ سکون اور امن کی جگہ ہے. پھر اسی طرح ہم دیکھتے ہیں کہ ان دنوں میں عورت کی قوت فیصلہ بھی بہت متاثر ہوتی. عموماً بھی چھوٹے چھوٹے ڈیسیژن لینے کے لیے وہ اپنے شوہر کی محتاج ہوتی, اور شوہر کی مدد سے ڈیسیژن لیتے لیتے وہ ایک عادت سی ہو جاتی ہے. اس کے بعد جب وہ سب بوجھ اس اکیلی پہ آ پڑتا ہے عموماً, اور پھر وہ غم اور دکھ کا بھی شکار ہوتی ہے, تو اس کے لیے بھی اس کو ایک وقت چاہیے ہوتا ہے. اور باہر نکلنے سے اس لیے بھی روکا گیا تاکہ اس کی عزت و عصمت محفوظ رہے. ظاہر شوہر کی ایک حفاظت ہوتی ہے, شوہر کے جانے کے بعد وہ حفاظت جب ختم ہوتی ہے تو اس میں اس کو سنبھلنے کے لیے اور اپنے آپ کو محفوظ کرنے کے لیے اور ایک اسٹرانگ ہونے کے لیے ایک وقت دیا گیا. پھر اسی طرح زیب و زینت سے بھی جو پرہیز کرنے کو کہا گیا, اس کی بھی بنیادی وجہ یہی ہے کہ عورت پر دوسروں کی ایسی نگاہیں نہ پڑیں یا دوسروں کے لیے اس میں کم سے کم اٹریکشن ہو اور اس کی طرف لوگ مائل نہ ہوں. اس کا یہ مطلب نہیں کہ 4 ماہ 10 دن کے بعد وہ بازار میں زینت کر کے نکلے. تو مطلب یہ ہے کہ اگر گھر میں بھی وہ زینت کرتی تو ظاہر ہے کہ ایک عورت جو بغیر شوہر کے ہے, دوسری خواتین یا دوسرے لوگ اس کو پروپوز کر سکتے ہیں اپنے بیٹوں بھائیوں وغیرہ کے لیے, تو اس میں یہ ہے کہ وہ ایسی کیفیت میں رہے کہ دوسرے اس چیز کے بارے میں سوچ بھی نہ سکے. اور پھر یہ کہ اس مدت میں عورت کو پیغام نکاح بھیجنے سے بھی منع کیا گیا کہ نکاح کا پیغام نہ دیا جائے. تو والذین یتوفون منکم ویذرون ازواجا یتربصن بانفسهن 4 اشہر و 10 شہر فاذا بلغن اجلهن فلا جناح علیکم فیما فعلن فی انفسهن بالمعروف. پھر جب وہ اپنی مدت کو پہنچ جائیں, یعنی 4 مہینے 10 دن ہو چکے, فلا جناح علیکم, تو تم پر کوئی گناہ نہیں. کس معاملے میں؟ فی ما فعلن فی انفسهن, اس معاملے میں جو وہ اپنی ذات کے بارے میں خود فیصلہ کریں. بالمعروف, لیکن یہ فیصلہ معروف پر مبنی ہو, شریعت کے قاعدے کے مطابق ہو. واللہ بما تعملون خبیر, اور اللہ ساتھ اس کے جو تم عمل کرتے ہو باخبر ہے. یہاں دراصل ان رسوم کا خاتمہ کیا گیا ہے جو عام طور پر بیوہ کے راستے میں ایک بہت بڑی رکاوٹ بن جاتی. بیوگی بذات خود ایک بہت بڑا غم اور دکھ ہوتا ہے, زندگی کا ایک بہت بڑا بوجھ ہوتا ہے, بہت بڑی مشکل ہوتی ہے. لیکن ایسے میں جب عورت کے ولی تعاون کرنے کی بجائے اس کے راستے میں اور مشکلات پیدا کریں, तो ये बोझ और ज्यादा बढ़ जाता है। और ज्यादा अमूमन बोझ क्या होता है कि बेवा के दूसरे निकाह को बुरा समझा जाता है। और आमतौर पर एक तो ये कि माशरा उसको कबूल नहीं करता, दूसरे ये कि घर वाले भी इस बात के लिए राजी नहीं होते अमूमन कि उसकी दूसरी शादी कर दी जाए। बाज लोगों के हाँ तो उस औरत को नऊज़ुबिल्ला मनहूस ही समझ लिया जाता है कि जिसका शौहर फौत हो जाए, वो समझते हैं कि ये बीवी ही किस्मत वाली नहीं थी इसलिए इसका शौहर फौत हुआ, तो दूसरा कोई शादी इससे क्यों करे, तो वो भी खुदा ना खास्ता इस औरत की वजह से फौत ना हो जाए। हालांकि कोई किसी औरत की वजह से या किसी और चीज की वजह से फौत नहीं हो सकता, जिंदगी मौत का तो एक वक्त मुकर्रर है। इसमें अलैकुम से मुराद औरत के वली भी हैं और आम माशरा भी मुराद है, इसीलिए जमा कसीगा है। तुम पर कोई गुनाह नहीं, यानी ना तो तुम वली को ताना दो, क्या ताना कि औरत जो है वो अपने शौहर का सोग भी नहीं मना सकी और तुम उसको बस घर से निकालने पे तैयार हो, यानी अगर वो दूसरी उसकी शादी करने का फैसला करे। और इसी तरह औरत को भी ये ताना नहीं देना चाहिए कि उसके शौहर का कफन भी मैला नहीं हुआ और इसको नई शादी का शौक चढ़ गया है। तो ये माशरे में ऐसी चीजें आम हैं जिनका खात्मा ये आयत करती है कि जब औरत की इद्दत पूरी हो चुके, सोग की मुद्दत गुजर गई, अब अगर वो कोई फैसला करती है अपने दूसरे निकाह के लिए तो उसमें रुकावट न डालो, उसको बुरा न समझो, गैर शरई रसूम को शरीयत का दर्जा मत दे दो, और एक दूसरे को ताना देने का जरिया मत बना लो। और यहां जो मारूफ की कैद लगाई गई किसी माफा अल्लफी अनफुसिहिन्न बिल मारूफ, तो इससे खास तौर पर यह बात पता चलती है कि शादी के मामले में मारूफ का लिहाज रखना नहायत जरूरी है। मारूफ क्या चीज होती है, इससे पहले भी इस पर बात हुई। मारूफ वो जाने पहचाने तौर तरीके आदात और एक लिहाज से मुस्बत कल्चर होता है माशरे का, कि जो माशरे की भलाई ही के लिए होता है। एक होता है ना शरई कवानीन, दो और दो चार, ये करना ये नहीं करना, हलाल और हराम। लेकिन कुछ चीजें हलाल और हराम में नहीं आती मगर मारूफ में आती हैं, जिसका पसंदीदा होना अकल शरीयत और इंसानों के नजदीक मालूम हो, यानी अकल भी उसका इनकार ना करे, शरीयत भी उसका इनकार नहीं करती, और लोगों के यहां भी एक जानी पहचानी चीज है, यानी मारूफ में बहुत वुस्सत है। अगर अल्लाह ताला हर मारूफ को शरीयत बना देता और कानून और कायदे के अंदर ढाल देता तो जिंदगी बहुत मुश्किल हो जाती। तो जब शरीयत के अलावा मारूफ की बात की जाती है तो इसका मतलब यह है कि जो हर सोसाइटी के अंदर, हर माशरे के अंदर आम तौर पर पाए जाने वाले मुस्बत रस्म और रवाज हैं उनका भी लिहाज रखना चाहिए। और खास तौर पर यहाँ पर इस मारूफ में शादी के मामले में कुफ की रियायत की तरफ भी इशारा मिलता है। कुफ का लफ्ज कभी सुना? शादी के मामले में कुफ ये होता है कि मसलन आप अपने बच्चों की शादी करने लगे हैं तो ये जरूर देखें कि बेटी या बेटे को जहां पर ब्याह रहे हैं वो खानदान किस किस्म का है, क्या उस खानदान में और आपके खानदान में कोई तौर तरीके या कोई चीजें वहां मिलती हैं, या ये कि लड़की और लड़के में किसी किस्म की कोई ममासलत या मुआफकत है। ये नहीं कि एक बहुत पढ़ा लिखा और दूसरा इंतहाई जाहिल हो, और फिर सिर्फ जहालत इस माने में नहीं कि किसी स्कूल कॉलेज में नहीं पढ़ा। बाज घरों में आपने देखा होगा कि लोग स्कूल कॉलेज में नहीं जाते लेकिन इसके बावजूद खवातीन जो होती है बहुत समझदार और बहुत से पढ़े लिखों से आगे होती हैं, तो उसके लिए कोई हम लकीर तो नहीं खींच सकते कि बराबरी में ये और ये चीजें आती हैं। लेकिन एक इंसान की अकल और समझ ये बताती है कि हाँ मेरी बेटी या बेटे का गुजारा जिसके साथ उसका मैच बनाया जा रहा है उसके साथ हो सकता है, अगर दोनों की आदात में, रंगों में, पसंद और नापसंद में, तौर तरीकों में बहुत ज्यादा फर्क हो तो अमूमन फिर निभा मुश्किल हो जाता है। तो इसलिए यहाँ पर बिल मारूफ की कैद लगाई गई कि तुम पर कोई गुनाह नहीं, जो कुछ भी वो अपने बारे में करें, यानी इस मामले में औरत को एक तरह से एक हक दिया जा रहा है या एक उसे एक प्लस पॉइंट दिया जा रहा है कि वो अपनी जात की बेहतरी के बारे में जो भी वो सोचती है उसे सोचने दिया जाए और उसे फैसला करने दिया जाए, और ये सिर्फ उसकी अपनी शादी के हद तक ही नहीं महदूद बल्कि उसके अलावा भी अपने बच्चों की तालीम के बारे में, अपने रहन सहन के बारे में, जिस तरह भी वो चाहती है उसे कुछ आजादी दो। वल्लाहु बिमा तामलूना, और अल्लाह साथ उसके जो तुम अमल करते हो, खबीर बाखबर है। अच्छा, फीमा फअल्ला में ये चीज भी आ जाती है, जैसे अब वो जेब जीनत इख्तियार करना चाहे तो करने दो, इसी तरह मकाम इद्दत से किसी और जगह जाना चाहे तो वहां जाने दो, यानी जो चीज वो अपने हक में बेहतर समझती है उन्हें वो करने दो। अमूमन होता यह है कि शादी के बाद बेवा की जो जिंदगी है वो बहुत तंग कर दी जाती, वो हर एक के लिए एक निशाना बन जाती, हर कोई उसको ताने देना शुरू कर दो, वो कहीं निकलती है तो उसके ऊपर गलत नजरें उठती हैं, तन्हा रहती है तो उसको बुरा भला कहा जाता है, कोई और उसे कबूल करना नहीं चाहता, किसी के पास जाके रहना चाहती है तो वो रखने को तैयार नहीं होता, बाज़ोकत माँ बाप भी बेजार होते हैं, बहन भाई रखना नहीं चाहते, फिर ऐसे में औरत बसा होकर डिसीजन लेती कि चलो कहीं काम कर लो कहीं और कुछ, तो हर चीज में उसके रुकावट डाली जाने लगती। तो इन चीजों को खत्म करने के लिए क्या कहा गया कि मारूफ के दायरे के अंदर औरत का जो डिसीजन है अपनी जात के बारे में या अपने बच्चों के बारे में या उनके मुस्तकबिल के बारे में, उसमें तुम रुकावट न बनो।